نحمده ونصلي على رسوله الكريم، أما بعد فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. ربي يسر ولا تيسر وتمم بالخير. گیارہویں پارے کا رکوع نمبر 15 ہے، جو آیت نمبر 93 سے ایک سو تین تک ہے. پارہ نمبر 11، رکوع نمبر 15، آیت نمبر 93-103. لفظی ترجمہ لکھ لیتے ہیں پہلے. ولقد، اور البتہ تحقیق، بوانا، ٹھکانہ دیا ہم نے، بنی اسرائیل، بنی اسرائیل کو، صدقن، سچا یعنی عمدہ، ورزقناہم، اور رزق دیا ہم نے ان کو، من الطیبات، پاکیزہ میں سے یا پاکیزہ چیزوں میں سے، فما اختلفوا، تو نہیں انہوں نے اختلاف کیا، حتیٰ یہاں تک کہ جاءہم العلم، آ گیا ان کے پاس علم، ان ربک، بے شک تیرا رب، یقضی، فیصلہ کرے گا، بینہم، ان کے درمیان، یوم القیامتی، قیامت کے دن، فیما، اس میں جو، کانو، تھے وہ، فی ہی، اس میں، یختلفون، وہ اختلاف کرتے، فَإِن، پھر اگر، کنتا، ہے تو، فی شکم، کسی شک میں، مما، اس چیز کے بارے میں، جو، انزلنا، نازل کی ہم نے، الیکا، تیری طرف، فاسأل الذین، تو پوچھ ان لوگوں سے، یقرؤون الکتاب، جو پڑھتے ہیں کتاب، من قبلک، تجھ سے پہلے، لقد، البتہ تحقیق، جاءک، آ گیا تیرے پاس، الحق، حق، میر ربی کا، تیرے رب کی طرف سے، فلا تکونن، تو ہرگز نہ تم ہونا، من الممترین، شک میں پڑنے والوں میں سے، ولا تکونن، اور ہرگز نہ تم ہونا، من الذین، ان لوگوں میں سے، کذبوا، جنہوں نے جھٹلایا، وی آیات اللہ، اللہ کی آیات کو، فتکونا، तो तुम हो जाओगे मिनल खासिरीन, खसारा पाने वालों में से। इन्नल्लज़ीना, बेशक वो लोग, हक्कत सच हो गई है, अलैहिम इन पर, कलिमात रब्बी का, बात तेरे रब की, ला युमिनून, कि वो ईमान नहीं लाएंगे, वलौ और अगरचे, जाअतहुम, आए इनके पास, कुल्लु आयतिन, हर निशानी, हत्ता, यहाँ तक के, यरवुल अजाब अलीम, वो देख लें दर्दनाक अजाब को, फलौला, फिर क्यों ना हुआ, कानत होती, करियतुन, कोई बस्ती, आमनत जो ईमान लाती, फनफ़ाहा तो नफ़ा देता इसको, ईमानुहा उसका ईमान, इल्ला मगर, कौम यूनुस, कौम यूसुफ की तरफ, लम्मा जब, आमनू वो ईमान लाए, कशफना टाल दिया हमने या हटा दिया हमने, अनहुम उनसे, अजाब अलहिजी रुसवाई का अजाब, फिल हयात दुनिया, दुनिया की जिंदगी में, वमत तो ना हम, और फायदा दिया हमने इनको, इलाहीन एक वक्त तक, वलो शाह रब्बू का, और अगर चाहता तेरा रब, ला आमना अलबत्ता ईमान ले आते, मन फिल अर्दी जो कोई भी जमीन में है, कुल्लुहुम सभी वो तमाम इनके, जमीअन सारे के सारे, अफा अंत तुकरिहुन्नास, क्या भला तुम मजबूर करोगे लोगों को, हत्ता यहाँ तक के, यकूनु मोमिनीन, वो सब हो जाएं ईमान वाले, वमा खाना, और नहीं है, ली नफ्सिन, किसी इंसान के लिए, अंतु मीना के वो ईमान लाए, इल्ला बी इज़्निल्लाह, मगर अल्लाह के इज़न के साथ, वह यह चलो रिच्सा, और वो डाल देता है गंदगी को, अलल्लज़ीना ऊपर उन लोगों के, ला याकिलून जो अक़ल से काम नहीं लेते, कुल इंज़ुरू कह दीजिए कि देखो, माज़ा फिस समावाती वल अर्द, कैसा है या क्या कुछ है आसमानों में और ज़मीन में, वमा और नहीं, तुगनिल आया तो किफ़ायत देती आए थे, वन नुजुर और डरावे, अन कौमिल ला युमिनून, उस कौम को जो ईमान न लाती हो, फहल तो नहीं, यंतज़िरूना वो इंतज़ार कर रहे, इल्ला मगर, मिसला मानद, ايام الذين ان لوگوں کے دنوں کی طرح خلو جو گزرے من قبلہم ان سے پہلے. قل کہہ دیجئے فانتظرو بس انتظار کرو. انی معکم بے شک میں تمہارے ساتھ ہوں. من المنتظرین انتظار کرنے والوں میں سے. ثم ننجی پھر ہم نجات دیتے ہیں. رسولنا اپنے رسولوں کو. والذین آمنوا اور ان لوگوں کو جو ایمان لائے. کذالک اسی طرح حقا واجب ہے. علینا ہمارے ذمے. ننجی المؤمنین کہ ہم نجات دیں مومنوں کو. بس جی.